नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी 236 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ क्यान्सर पीडित एक युवाद्वारा सहयोगको अपिल सम्बन्धी खबर, अनि गुल्मी दिब्रुङ दहको रोदीको रमझम, र नियमित स्तम्भ जीवनको गोरेटोमा माझी दाईहरूको कथा व्याथा सुनाउने छौँ। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी, सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी, सम्पर्क नम्बर 079-520-869, 98-473-098-94 र 98-473-21-201। प्रोप्राइटर धर्म विश्वकर्मा। यस ओजेलका खबरका साथमा एहोबे सु सेन्टर पुतली बजार तमघास गुल्मी, गुल्मी विकास बैंक अगाडि, हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ। प्रोप्राइटर रविन्द्र धौलाकोटी, मोबाइल 98-471-0485। एहोबे सु सेन्टर तमघास पुतली बजार गुल्मी, गुल्मी विकास बैंकको ठीक अगाडि। यस ओजेलका खबरको साथमा न्यू सुदीप सुन चाँदी पसल, रेसुङ्गा नगरपालिका एक, उदिन ढुङ्गा तमगास गुल्मी। ए बुढा सुन्नुभयो ओजेलका खबरमा न्यू सुदीप सुनचाँदी पसलको विज्ञापन? हेर बुढी, यो विज्ञापन होइन सबैले मन पराउने तर ओजेलमा परेको गहना पसलको चर्चा हो। त्यहाँ पुगिसके पछाडि सबैले भने जस्तो गहना पाउँछन्, त्यसैले त्यसैको चर्चा छ। ए हो र बुढा, त्यसो भए हामी पनि त्यही गइहालौँ। हजुर, हामी कहाँ मारवाडी, झुम्का, सिक्री, तिलहरी, सुबाकी, बाला, चुरी, औठी, हार, रानीहार, चन्द्रमा लगायत आधुनिक डिजाइनका गरगहनाहरू बनाइन्छ। पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। कम्प्युटर माध्यमबाट नापतोल गरिन्छ। हरेक डिजाइनका गहनाका लागि सम्झनुहोस् न्यू सुदीप सुन चाँदी पसल, रेसुङ्गा नगरपालिका एक, तमघास गुल्मी। प्रोप्राइटर दीपक सुनार, सम्पर्क 98-471-3039। सुखको गहना, दुःखको खजना। ओजेलका खबरको साथमा नयाँ गाउँ पोखरेली होटल एन्ड लज, अर्घाखाँची जीप पार्क बस काउन्टर अगाडि, रेसुङ्गा नगरपालिका गुल्मे। आउनुहोस्, सेवा लिनुहोस् अनि रमाउनुहोस्। पहिला पुतली बजार चोकमा रहेको आलु परौठा भाइको नामले चिरपरिचित पोखरेली चिया नास्ता पसल नयाँ व्यवस्थापनका साथ आफ्ना नयाँ ग्राहक महानुभावलाई अब चिया, नास्ता, खाना, आवास तथा गाडी बुकिङको सुविधा समेत लिएर तपाईँहरू माझ अधिकतम सेवा पुर्याउने हेतुले अर्घाखाँची जीप पार्क बस काउन्टर अगाडि नयाँ गाउँ पोखरेली होटल एन्ड लजको नाम लिएर आएका छौँ। सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौँ। हाम्रो चाहना अधिकतम सेवा, न्यूनतम शुल्क हो। प्रोप्राइटर विजय भन्ने, लुमाकान्त पोखरेल। सम्पर्क 98-471-5180 र 97-470-56-485। ओजेलका खबरको साथमा रचना सुन चाँदी पसल, हस्तिचौर 2 हर्पुकोट गुल्मी। हेरे हेरे लाज नभए गीतला, एक बिहानी उठेर गोबर सुतेर गोर्ली घुर घुसेर गोर्ली भनिएला त सुहाउने बताएको जैनी ओठान लाली घुसेर कतै गुल्जीले लैछस्। अँ म सधैँ तिम्रो गोठाली बनेर बसिला नि, अरूले झपक्कै गहन लाउँदा म चाहिँ बुचे बस्ने बिना स्वादैको। तँलाई कस्तो स्वाद चाहियो छ फेरि? अरू मलाई कुनै स्वाद छैन, तमासतिर गहना बनाउन गए गए। यसको दिमागका पनि धमिरी ल्याउँछ गाँठे। तमासतिरका मान्छे त राम्रो डिजाइनको गहना बन्छन् अरे भनेर ए हाम्रो हस्तिचौरको हरकुटा आउँछन्। तँ चाहिँ तमास बजारतिर गुल्टिन पर। त्यसो भए तिम्रो बाउको छोरा भने खुरुक्कै हिँड त्यही रचना सुनजादी पसलमा। मैले तिमीलाई सताउन मात्र खोजेकी तमगास जान खोजेकी होइन, जान त म पनि त्यही हो खोजेको। हजुर, नयाँ डिजाइनका गरगहना बनाउनका लागि अब सहर बजारतिर धाउनै परेन, हाम्रै हस्तिचौर 2 हर्पुकोटमा रहेको रचना सुनचाँदी पसलमा पुगे भइहाल्छ। हाम्रा विशेषताहरू, आकर्षक डिजाइन का तैयारी गहना पाने का साथ ही अर्डर अनुसार सुनचांदी का गहना ग्यारेन्टी का साथ बनाई तस्ते पुराना गहना संग नया गहना लिनु परेमा सुनचांदी खरीद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झिनु होस्। रचना सुनचांदी पसल हस्तीचौर दुई हर्पुकोट गुल्मी प्रोप्राइटर कमल सुनार संपर्क 9847712260 र 9817425250 सुनमा शुद्धता नापतौलमा विश्वसनीयता हाम्रो प्रतिबद्धता। सर्वप्रथम सुनौ क्यान्सर पीडित एक युवा द्वारा जीवन रक्षाको लागि सहयोगको यो अपिल। भाइहरू सानै छन्, म अहिले यो जीवनमा केही भइदिए पनि र बुवा आमाले अहिले बिहान बेलुकी पकाएर खाने अवस्था पनि छैन, बिहान के खाने बेलुकी के खाने भइराखेको छ। अहिले यस्तो म 28 वर्षको भएँ, 28 वर्षमा मा डक्टर पास जाँदाखेरि क्यान्सर बताइदियो। अहिले मेरो आयु पाए केही पनि छैन र कसरी मेरो उपचार गर्ने, मेरो घरमा सबै सम्पत्तिहरू बेचे पनि 1 लाख पर्दैन, अब 6-7 लाख रुपियाँ खर्च हुन्छ भनेर भन्छ डक्टरले। उनी थिए दायाँ खुट्टामा क्यान्सर रोग लागेपछि त्यसको उपचार खर्च जुटाउन नसकेर सबैसँग सहयोगको अपिल गर्दै गुल्मीको हस्तिचोर गाविस वडा नम्बर 6 छल्दी टारका 28 वर्षीय मंगल नेपाली, जसले कुनै उपाय लाग्थ्यो कि भनेर यस ओजेलका खबरसम्म सहयोगको अपिल गर्न आइपुग्नु भएको छ। हजुर, मेरो कुनै उपाय नलाग्नाले म हजुरहरूसँग यो अझल खबरमा शरण लिउन आएको हुँ। मेरो जीवन बाँच्छ कि भनेर, मेरो जीवनको लागि त होइन, मैले भाइ बहिना पालुला, मैले मजबुरी गरेर खान्थेँ, मजबुरी बालुवामा धुवामा काम गरेर मेरो भाइ बहिनीहरू मैले पालेको थिएँ। यो अवस्थामा सरहरू मलाई यस्तो पर्यो, मैले कसरी मेरो जीवन बचाएर मैले भाइ बहिनीहरू आमा बुवा पाल्ने हो र मेरो जीवन त जे भयो भने मैले भाइ बहिनीको कसरी मैले जीवन अगाडि बढाइदिने हो, कसरी मैले भाइ बहिनीलाई प्रस्तुत गरिदिने हो भन्ने लागिराखेको छ। मेरो जीवन त जे भयो भने हुन्थ्यो, तर भाइको र बहिनीको लागि जीवनलाई माला नै बिचोल्ने कसैलाई पनि नहोस्। तपाईँको आमा पनि एकदम वृद्ध हुनुभएको रहेछ, दिनौ रुँदै मेरो अफिसमा आउनुभएको थियो मङ्गलजी, समय अभावका कारण पहिले राख्न सकिनँ भन्ने 5-6 महिनादेखि धाइरहनु भएको छ। सहयोग चाहिँ अन्यत्रबाट उठेको छ कि छैन? सहयोग उठ्या छ, यताउताबाट हल्का फुल्का सहयोग उठ्या छ। कति जति उठ्या छ? 1.5 लाख जति उठ्या छ। यहाँ हाम्रो तालतुङ खड्कबहादुर रेश्मी हुनुहुन्छ, उहाँले ओजेलमा हालेस् मैले केही सहयोग जुटाउँछु भन्नुभएको छ। उहाँ हाम्रो खड्क दाई यहाँबाट मलाई 5,000 रुपियाँ पठाइदिनु भएको थियो पहिला, यहाँ सुरु उहाँले भन्नुभयो, मैले उहाँ गएर केही सहयोग जुटाउन सकेँ भने बार उहाँ पेरमेश्वरसँग पत्रकारहरूसँग केही कुराकानी राखेस् र मैले केही सहयोग जुटाउन सकेछु भने बार मैले तेरो उपचार चलाइदिउँला भन्नुभएको थियो। उहाँ चाहिँ कहाँ हुनुहुन्छ अहिले? उहाँ अहिले युकेमा। ठिकै छ, खड्कबहादुर रेश्मीजीले पनि यो सहयोग गर्नुहोला र अन्यत्र सुन्नेहरूले पनि सहयोग गर्नुहोला, किनभने तपाईँको घरमा बिचल्ली छ, तपाईँको बुवा आमाहरू वृद्ध हुनुहुन्छ, भाइ बहिनीलाई पाल्नु भएको थियो, सबै राजनीतिक दलका नेताहरूले पनि मलाई मङ्गल नेपालीको विषय उठाइदिन पर्यो भनेर भन्नुभएको थियो र त्यसकारण सहयोगको अपिल तपाईँ आफै गर्नुहोस् भनेर निम्ति आएको हुँ। अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा मैले के भन्न चाहन्छु भन्दाखेरि, दुई हात जोडेर तपाईँहरूलाई जसरी हुन्छ मेरो चाहिँ जीवन बचाइदिनुहोस् भन्छु म। मलाई यहीँ दुःखहरू नपरोस् र तपाईँहरूले यहाँ स्वदेशमा या विदेशमा हुनुहुन्छ, पराई जस्तो मेरा आफन्तहरू पनि हुनुहुन्छ र मलाई देख्नु भएको छ, मैले त्यस्तो अवस्थामा मैले भाइ बहिनीहरू पालेका थिएँ, आमा बाउ पालेका थिएँ, मेरा बा आमाको स्त्री पराई जस्ताले तपाईँहरूले देख्नु पनि भएको थियो। अब के गर्ने, बिहान गरेर बेलुकी खाने मान्छे हो, तर त्यो पनि भएन, अब समयले साथ आफ्नो भाग्य होइन्छ भन्ने कुरो बुझ्न पर्यो। मैले भरतपुर गएर क्यान्सर हस्पिटलमा चेक गर्दाखेरि उहाँ सोसियल अधिकारीले हेर्नु भएको थियो, उहाँले 5-6 लाख रुपियाँ जम्मा गर्न सक्छस् भने मैले तेरो इलाज मैले चलाइन्छु भनेर भन्नुभयो। 5-6 लाख रुपियाँ त मेरो जमिन पनि छैन, मेरो 1 लाख रुपियाँ पर्दैन सर, अब कसरी हो जीवन बचाउने? मेरो लागि त होइन जीवन बचाउने, मेरो भाइ बहिनीको लागि र मेरो बुवा आमाको लागि हो जीवन बचाउने। अब तपाईँ पनि कसरी हुन्छ, तपाईँहरू यहाँ स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, तपाईँहरूले मेरो जीवन पुरैमा पनि सहयोग गरिदिनु भयो भने मेरो जीवन बाँचेर तनाखार भयो। म पहिलाको यहीँ मजबुरी मजुरी गरेर मेरो भाइ बहिनीहरू मैले पाल्न सक्छु कि भन्ने मलाई आश लागिराखेको छ सर। र स्वदेशमा या विदेशमा रहने मेरो जीवनको लागि मैले कसरी मैले उगर्ने हो तपाईँहरूसँगबाट सहयोग मिल्छ कि भनेर म अहिले अझल खबरमा म दुःख बिसाउन आएको हुँ। ठिक छ, तपाईँको यो बिलौना सुनेर कसैले सहयोग गर्नुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न। मेरो कन्ट्याक्ट नम्बर खोल्नुभयो भने मेरो नम्बर हो 98 4 77 91 547। 98 4 77 91 547। मेरो नाम हो मङ्गन नेपाली, हस्तिचौर 6 गुल्मी, तारा झिनेटा हो मेरो घर। आदरणीय श्रोता, यदि यी 28 वर्षीय युवा मङ्गल नेपालीलाई बचाउन चाहनुहुन्छ भने सहयोग गर्नका लागि सोही नम्बरमा सम्पर्क गरेर उहाँलाई सहयोग गर्नुहोला भन्दै उहाँसँगको यो कुराकानी यहीँ बिटमार्न चाहन्छु। है त मङ्गल नेपालीजी। हुन्छ सर। सहयोगको यो अपिल सम्बन्धी खबर पछि आज हामी एकजना श्रोताको श्रोता प्रतिक्रिया राख्न गइरहेका छौँ। उहाँ यति बेला हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्कार। हजुर नमस्कार। तुलसीराम भुसाल, पुरै परिचय दिनुहोस् न, यहाँको घर चाहिँ कहाँ पर्यो नि? अहिले कहाँ हुनुहुन्छ? कुन लेभलमा, कुन क्याम्पसमा बताइदिनुहोस् न। यहाँले के छ तपाईँको सुझावहरू दिनुहोस् न, केही भन्दै हुनुहुन्थ्यो। खबर कार्यक्रम एकदमै परिवर्तन समाजका दुर्गतिर प्रगत सबैको एकदम परिवर्तन गरेको कारणले गर्दाखेरि यो कार्यक्रम एउटा गुल्मीमा मात्र नभएर विश्वका जुनसुकै ठाउँहरू जस्तै काठमाडौँमा पनि सुन्न सकिन्छ कि भन्ने कुरा म व्यक्त गर्न चाहन्छु। एकदमै मैले तपाईँलाई 1-2 महिना अगाडि फोन गर्न खोजेको थिएँ, बुझ्न गरेको थिएँ, र तपाईँलाई मैले आज फोन लागेकोमा तपाईँलाई फोन गरेको थिएँ। अनि कि तुलसीरामजी, अब हामी काठमाडौँको कुनै रेडियोसँग सहकार्य गर्दैछौँ, अब तपाईँहरूले त्यही काठमाडौँबाट सुन्न सक्नुहुनेछ र अनलाइनमा त त्यहाँ धेरै गुल्मिलीहरूले सुन्नुहुन्छ होइन त ओजेल खबर अहिले? अवश्य पनि व्यवस्था गर्नेछौँ। तपाईँ सहित काठमाडौँ लगायतका विभिन्न सहरमा बस्ने गुल्मिलीहरूले जति माया गरेर सुनिदिनु भएको छ त्यसप्रति हामी आभार प्रकट गर्दछौँ। र अन्य केही सुझाव छ भने भन्नुहोस्। हजुर छैन सर, भएमा भनौँला नि त। हस्, धेरै धेरै धन्यवाद छ है त। धन्यवाद सर। अब सुनौ गुल्मी दिब्रुङ दहको रोदीको रमझम। अत्यन्तै रङ्गिला फरासिला गुल्मी दिब्रुङ दहका दाजुभाइ दिदीबहिनीहरूको बिचमा साझा पखा दिनभरिको थकै मार्दै यसरी नै डम्फो मादल र दोरीमा रमेर बसेको देख्न पाइन्छ। हे मेरो हजुर, म भुल्न सक्दिन भाग्यो ज्यान त यो आत्मा बग्दैन पश्चिमेली संस्कृतिले गाँजा गाड्दै जाँदा अहिले यी हाम्रा डम्फु मादलको ताल सुन्न पनि अस्याट लाग्ने बेला आइसकेको छ। त्यही अस्याट मेटाउन पुगे जस्तै लाग्यो दिब्रुङ दहमा।